रहन्थ्यौ हो पधेरोमा घोप्ट्याउँदै पानी गाग्रोको बितेर गए सबै पल यस्ता सम्झना मात्र बाँकी भो पर्खी रहन्थ्यौ हो पधेरो त्याउँदै पानी गाग्रोको बितेर गए सबै पल यस्ता सम्झना मात्र बाँकी भो मात्र टाढा के भाथे मन मार कैलाई राखी छौ मेरै मात्र पो रहने सदा कसम तिमीले खाकी थियो कसम तिमीले खाकी थियो भेट्न आउँथ्यौ चौतारी बहाना गर्दै साथीको बितेर गए सबै पल यस्ता सम्झना मात्र बाँकी भो पाप तिमीलाई लाग्ला है प्रिय मेरो मायालाई खुल्चे कि छौ मेरो मायालाई खुल्चे कि छौ पर्खी रहन्थ्यौ पधेरोमा घोप्ट्याउँदै पानी गाग्रोको तेरा गए सबै पल यस्ता सम्झना मात्र